अब सुनौ गीत संगीत र खोज खबरको सङ्गालो जीवनको गोरेटो। अब आफ्नो जुन आफ्नो श्रीमान नै गुमाइसकेपछि अब आफू मरिसकेपछि अब किन अब हामीलाई आफ्नो कर्मले चाहिँ मारिसकेको होइन, अब अरूले किन मार्नु पर्यो होइन, अरूले पीडा किन दिनु पर्यो। हुन त द्वन्द्वको घाउ नकोट्टाउँ जस्तो लाग्छ, तर पनि द्वन्द्वले छिथोरिएका शरीरहरू, कलिलै उमेरमा पुछिएका सिन्दुरहरूको त्यो निराशा त्यो पीडा सम्झेर हेर्दा एकचोटि द्वन्द्वलाई फर्केर हेर्न मन लाग्छ। विशेष गरेर हामीले धेरै विषयहरूमा पनि कुरा उठाइसकेका छौँ र कोही घरेलु हिंसामा परेका, कोही विविध कारणले अपहेलित भएका महिलाहरू पनि छन्, तर ती मध्येका अझ पीडित हुन् द्वन्द्व कालमा राज्य वा विद्रोही पक्षबाट मारिएका श्रीमानहरूका श्रीमतीहरू, जो लाउँ लाउँ खाउँ खाउँ भन्ने उमेरमा आफ्नो श्रीमान गुमाएर समाजमा एक प्रकारको तिरस्कृत जिन्दगी अपहेलित जिन्दगी बिताइरहेका छन्। हुन त राज्य पक्षले केही राहत दिएको छ, तर सामाजिक रूपमा उनीहरू सम्मानपूर्वक उनीहरू एक प्रकारले भन्ने हो भने गाउँघरे भाषामा ठाडो सिर्लाएर हिँड्ने अवस्था छैन। के छ त यो द्वन्द्व पीडित महिलाहरूको अवस्था, यस सम्बन्धमा आजको जीवनको गोरेटोमा उहाँसँग कुराकानी गर्न गइरहेका छौँ। सर्वप्रथम यहाँनिर आज पाँचजना दिदी बहिनीहरूसँग बोल्छौँ जो द्वन्द्व कालमा विद्रोही पक्षबाट मारिएका, जो प्रहरीमा हुनुहुन्थ्यो उहाँहरूले शहादत प्राप्त गर्नुभयो, उहाँका श्रीमतीहरूसँग आज हामी कुरा गर्दैछौँ। कस्तो छ त अहिले उहाँहरूको अवस्था, यसबारे बुझ्न गइरहेका छौँ। सर्वप्रथम यहाँको परिचय पाउन। हजुर, मेरो नाम सीता पन्थी, घर मेरो तमगास गाविस वार्ड नम्बर 9, अहिले बस्ने तमगास पुतली बजार म 12 बस्छु। मेरो घर भन्नाले अब बस्ने बास पनि त्यति राम्रो छैन, कच्ची जस्तै छ। घरमा परिवारले नसहेको कारणले म कोठा लिएर बसेछु। तपाईँको श्रीमानको नाम कुन पल्टनमा अथवा कहाँ हुनुहुन्थ्यो, कति सालमा कसरी मारिनु भयो, यसबारे बताइदिनुहोस् न। मेरो श्रीमानको नाम गोविन्द प्रसाद पन्थी, 58 सालमा शहीद हुनुभएको, कहाँ, सल्लेन दाङ। श्रीमान शहीद भएदेखि म बाहिरै बसेछु, मेरो एउटा छोरा छ शिवहरि पन्थी। बाबुको मनस्थिति पनि अलि त्यति तगडा छैन, कम छ, अहिले 12 वर्षको भयो, पढाइ पनि त्यति छैन, 3 पढ्छ। परिवारबाट कसरी अपहेलित हुनुभयो तपाईँ? अनि श्रीमान गिर्नुभयो, गिरिसकेपछि घर परिवार भनौँ भने पनि थोरै एउटा आमा हुनुहुन्छ, एउटी नन्दा हुनुहुन्छ, उहाँले चाहिँ अब यस्तो करिरहेको अवस्थामा यो यस्तो विधवा भए यो बस्दिने, यसलाई चाहिँ अब नबसेपछि आमा पालेर म बस्छु भन्ने तर्फले नन्द बस्नुभयो, अझै पनि हुनुहुन्छ, उहाँले ब्याज गर्नुभयो होइन। अब सासूको सम्पत्ति भनौँ घर भनौँ उहाँको त्यस्तै कच्चा जस्तो रहेछ, अहिलेसम्म आफ्नो परिवारको परमा छैन। पछि मैले श्रीमान यस्तो भएपछि एउटा घडेरी लिएको थिएँ नेटा भन्ने ठाउँमा, अनि त्यहाँ एउटा कच्चा छाप्रो पनि थियो, त्यहाँ बस्छु म, यही छोरा म हेरेर बस्छु भनेर म सक्दो मर्मत गरेर 6 जति म त्यहाँ बसेँ। अनि नन्दले तोडफोड गरेर म माइत गएको बेलामा आमा छोरी निस्केर त्यो ठाउँमा बस्नुभयो, उहाँसँग म झगडा गर्न सकिनँ, ठिकै छ, उहाँको छोराको पसिना हो, उहाँ बसे पनि राम्रो हुन्छ, म बसे पनि ठिकै छ, छोरो जान्ने नहुन् भने म बाहिर कोठा लिएर बस्छु भनेर बाहिर बसेछु। तपाईँको श्रीमान त्यो शहादत हुँदाखेरि तपाईँको विवाह भएको कति वर्ष भएको थियो र तपाईँको बच्चाको उमेर कति? मेरो बच्चाको बुवा गिर्दाखेरि 2 थियो। 2 थियो, हजुर। तपाईँको विवाह 6 पछिल्लो चरण घर कहिले आएर त्यहाँ फर्किनु भएको थियो? 58 साल भदौमा के लाग्छ फर्केर सोच्दा, तपाईँ झन् हिजो त्यस्तो जुन आलो घाउमा परिवारबाट त्यस्तो अपहेलित हुनुभयो, तपाईँलाई संरक्षण पाउनुपर्ने ठाउँमा उल्टो अपहेलन हुनुभयो, के लाग्छ जिन्दगी? त्यसको लागि त के लाग्नु र, अब यही छोरो नै पढाउँछु, छोराको मुख हेर्छु, मैले अरूको चाहिँ देखेर चाहिँ मैले मन अगाडि बढाउन भन्ने खालले म बसिथेँ, अहिले चाहिँ छोराले पनि त्यति राम्रो पढाइमा पनि त्यति नलिँदा र आफूले पनि कुनै केही बिजनेस गर्न नसक्दा नपाउँदा म एकदम अन्धकारमा डुबे जस्तै लाग, कसरी चाहिँ म अगाडि बढु के गरौँ भन्ने म सोचमा छु। तपाईँ लगायत आम जो सिन्दुर पुछेका चेलीहरूलाई हेर्ने दृष्टिकोण समाजको अलि आशंका गर्ने नभए नभएका फरेप लगाउने जीवन एकदम मुस्किल पार्ने गरेको पनि सुनिन्छ। तपाईँको जीवनमा यस्तो भएको छ कि छैन? एकदमै भएको छ। के हुन्छ भन्नुहोस्? अब जस्तो एकल महिला भएर जिउनको लागि पुरुषसँग पनि बोल्नु पर्यो, हाँस्नु पर्यो, व्यवहारको लागि पनि हाँस्नु पर्यो। के कसित गरे के हुन्छ, उहाँले सल्लाह सुझाव हामीलाई कस्तो प्रतिक्रिया दिनुहुन्छ भन्दाखेरि, एकल महिलालाई पुरुषसँग बोल्दा नराम्रो दृष्टिले हेर्ने, हाम्रो गुल्मी गुल्मीमा एकदम महिलाहरूले महिलाकै घृणा गर्ने, महिला नै गर्छन्। जस्तो एकल महिला एक्लै अब आफ्नो काम कुनै पर्छ, त्यो अब एउटा सफा लुगा लाएर हिँडे पनि कुन ठाउँमा गए, कसी त बसी होइन, कस्तो खालको कुरा गर्छ भनेर पनि पछि लाएर पनि उनीहरूले हाम्रो पाइलो खेच्छन्। जिउन कठिन छ, एकदमै कठिन छ। अब आफ्नो मनोबलबाट त हामी एकदम सक्षम छौँ, हाम्रो खुट्टामा उभिया छौँ। श्रीमान यस्तो भए पनि हामीले बच्चाहरूलाई दुःख दिने होइन, बच्चाहरूलाई हेरेर बस्नुपर्छ, जहाँ गए पनि हाम्रो कर्मसँगै जान्छ भन्ने हामीले यस्तो मन कठोर बनाएर बसे भने बाहिर महिलाहरूले एकदमै हेलात्त गर्ने, नराम्रो दृष्टिले हेर्ने, सफा लुगा उज्यालो लाएर हिँडे पनि ओ आज त उसले यस्तो पहिरो नै बदली गरिसके, त्यो हिजो बिगड ठाउँमा बस्दा कस्ती थिए र अहिले सदरमुखमा आएर त्यो परिवर्तन पनि भए, त्यो लफङ्गी पनि भए, यस्तो नराम्रो दृष्टिले हेर्ने, उसको कुरा सुनिदिने, ठाउँमा पुर्याइदिने त जहाँ सुकी जाओस् उसले उसलाई थित्ने जो उसलाई घृणा गर्ने हो, उसलाई दबाउने हो, हाम्रो गोली जिल्लामा यो सदरमुखमा एकदमै प्रचार प्रसार भयो। पनि मैले तपाईँबाट पहिला पनि सुनेको थिएँ, तपाईँ मात्र होइन विशेष गरेर एकल महिलाहरूलाई समाजमा हेर्ने दृष्टिकोण, एक त पुरुषहरूको गलत त छँदैछ, त्यसमाथि एकल महिलाहरूको पनि त्यस्तो गलत नहुँदा नहुँदै पनि आशंकै आशंकामा एकदम तपाईँहरूलाई पीडित पारेका छन् भन्ने कुरा सुनिएको छ, बुझिएको छ। र यही क्रममा तपाईँ जस्तै अर्को एक द्वन्द्वकालमै मारिनु भएका अर्को प्रहरी जवानको एकल महिलासँग छु, तपाईँको परिचय पाऊ। मेरो नाम हुमकला पन्थी, अर्खले पाँच सेवा, म हाल अहिले तमगासी ढुङ्गामा बस्छु। तपाईँको श्रीमान को नाम के थियो, कति सालमा मारिनु भएको थियो? मेरो श्रीमानको नाम डिल्ली राज पन्थे, 59 साल भदौको 23 गते सन्धिहरकमा मारिनु भयो। हजुर। अनि तपाईँको विवाह भएको कति भएको थियो, तपाईँको बाल बच्चा त्यति बेला कत्रा थिए? मेरो 51 सालमा बिहा भयो, बिहा भएको 6 वर्षपछि नानी जन्मिक्यो, नानी त्यति बेला 3 वर्षकी थिए, बाबु 2 महिनाको पेटमा थियो। पछिल्लो चरण घर कहिले आएर जानुभएको थियो? भदौको 9 गते जानुभयो, भदौको 23 गते त्यस्तो घटना भएको, 15 दिन नबित्दै त्यस्तो घटना घट्यो। हजुर। रानी बनको जोडी मजुरा। सादत भइसकेपछिको अवस्था कस्तो रह्यो? तपाईँ कति वर्षकी हुनुहुन्थ्यो? म त्यति बेला 22 वर्ष 22 वर्षकी हजुर 22 वर्षकै उमेरमा सिन्दुर पुछियो तपाईँको बच्चा सानै थिए होइन त्यसपछि जीवन जिउन कतिको समस्या आयो? समस्या त भयो नि सर होइन अब घरमा सासू ससुरा हुनुहुन्थेन अब नानी 3 वर्षकी थिए बाबु 2 महिनाको पेटमा थियो अब हो कि होइन छ कि छैन भन्ने त्यस्तो अवस्थामा होइन अब कुनाबाट निकाल्नुभयो सबैलाई मिली त्यसपछि म एक्लै जो बसेँ होइन एक्लै बसिसकेपछि मैले 1 वर्ष जति घरमै सङ्घर्ष गरेँ त्यसपछि घरमा सङ्घर्ष गर्दा गर्दा अब मनमा पनि त्यति लाएन होइन नलाइसकेपछि म माइत गएर 2 वर्षसम्म बसेँ 2 वर्षसम्म माइत गएर बसिसकेपछि पनि अब जहाँ गए पनि आफ्नो मनको मलाम त मेटिएन त्यसपछि मैले तम्गासमा घडेरी भाइ अंश 7-8 थियो 7-8मा फेरि 7-8 थपेर मैले घर बनाएर अहिले तम्गासमै छु सर तम्गासमा अब नानी बाबु पढाउने बस्ने गरेकी छु अब यही हो समाजमा अब आफ्नो श्रीमान गुमाइसकेपछि अब सानो सियोदेखि लिएर पहाडसम्म एक्लै फोर्नुपर्छ अब घर बनाउँदा पनि ऋण लायो होला होइन ऋणधन गर्नु पर्यो अब खोज्नु पर्यो हिँड्नु पर्यो अब समाजले होइन फलानी यस्तो उस्तो अब के छ कस्तो छ भन्ने मनमा पीडा त छ सर त्यसमा उल्टै पीडा दिँदाखेरि काटेको घाउमा नुन चुक किन लाउने होइन दुखेको मन उसै दुखेको छ समाजले पनि उहाँको दिदीबहिनीले पनि एक दिन श्रीमान अवश्य नै गुमाउनुपर्छ त्यो पीडा नसम्झेर उहाँहरूले धेरै कुरा काट्दाखेरि होइन मान्छेले भन्छ होइन गुल्मी जिल्लामा हामीले सुन्छौँ रेडियो सुन्छौँ समाचार सुन्छौँ टिभी सुन्छौँ होइन किनभने यो गुल्मी जिल्लाको महिलाहरूको अब गिदी नै सानो हो कि होइन हेर्ने दृष्टिकोण नै त्यस्तै हो कि अब उसलाई पिर परेको छ पीडा छ त्यसलाई सान्त्वना दिन त जहाँसुक जाओस् उसको ज्वरो खेदो कसरी खनेर के गरौँ भनेर उसको एउटै विकल्प आफन्तबाट कहीँ अब श्रीमान गुमाएको पीडा छ होइन छरछरी सानाहान आफन्तको माया ममता छैन समाजले पनि घृणा गरेपछि के हुन्छ उसले बिष खान्छ झुडिन्छ मुडिन्छ यो गुल्मीमा त्यस्तो हुनु धेरै उजो छ सर होइन त्यसो गर्दाखेरि यस्तो गुल्मीमा होइन अब यहाँको महिलाहरूले अलिक बुझेर होइन पीडा दिएको महिलालाई भए यस्तो बनाउनु न होइन उहाँहरूले गल्ती देख्नुहुन्छ भने जति बेला देख्नुहुन्छ दिदी बहिनीले गर्न सक्नुहुन्छ जे सजाय पनि दिन सक्नुहुन्छ हामी सहन पनि तयार हुन्छौँ हामीले पनि आफ्नो श्रीमान गुमाए पनि अर्काको जीवनमा खेलवाड त हामीले पनि गर्नुहुन्न हामीले पनि हाम्रा छरछरीको भविष्य लिएर बसिया छौँ हामीले एउटाको छोरो कान्तिम पनि सर छरछरीलाई एकातिर लाती लगाएर आफ्नो श्रीमानको पाएको सम्पत्ति लिएर जान पनि सक्थ्यौँ कि तर उहाँहरूले त्यो सोच्नुहुन्न कि यो दिदीबहिनी पक्कै पनि तपाईँहरू एकल महिलाहरू अथवा विवाह नगरेर माइतीमै बसेका एकल महिलाहरूलाई पनि विशेष गरेर कुरा काट्नेहरूमा महिला नै हुन्छन् भन्ने कुरा त कयौँ उदाहरणहरू छन्। बसेन अब माइतीमा बसे पनि बिहा नभइकन बसे पनि अब किन यसरी बसी होइन फल्नु के छ कस्तो छ भनेर महिलाले महिलाकै खेदो खन्नु नै हुन्छ हेर्नुहोस् होइन त्यसो गर्दाखेरि मैले के भन्छु भने हामीले त सर होइन त्यस्तो सानो उमेरमा श्रीमान गुमायौँ हामीले श्रीमान गुमाए पनि देशको लागि शहीद बनेर जानुभएको छ शहीदको परिवार भनेर हामीलाई बेला बेलामा खोजिरहेछ सरकारले हामी गएका छौँ सरकारले हामीलाई पालेकै छ उहाँ हामीले आफ्नो श्रीमान भनेर उहाँसँग बोल्न नपाए पनि उहाँको रगत र पसिना खाएर हामी बाँच्न त पाएका छौँ एउटा साच्चै तपाईँको नजरमा हुनुहुन्छ हृदयमा हुनुहुन्छ होइन म त उहाँको अब मलाई त यस्तो लाग्छ कि होइन उहाँसँग मैले कुरा गर्न नपाए पनि भित्ता भित्तामा मेरो घरको भित्ता भित्तामा उहाँ नै टाँसिनु भयो होइन